नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउडका उज्यालोको साथमा सात दिनको लागि आज पनि हामी उपस्थित भइसकेका छौँ। अनिरभित्र छु म सागर र मेरो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.np लगन गरेर पनि यो प्रोग्राम तपाईँ सुन्दै आउनु भएको छ र प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौं र प्रोग्राम बलिउड काउन्टडाउन स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल एम्पोरियमले। र मार्शल एम्पोरियमको बारेमा भन्नुपर्दा मार्शल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ र हिरो कम्पनीका बाइक तथा पेचर स्कुटी नगद तथा किस्तामा खरिद गर्ने सोच बनाउनु भएको छ भने आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकहरूका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सेस गर्ने सोच बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने एक मात्र नाम हो मार्शल एम्पोरियम जुन रहेको छ मगेनचोक पर्सा बजारमा। र मार्शल एम्पोरियमको दोस्रो शाखा पनि रहेको छ रत्नगर 2 मार्शल एम्पोरियमको दोस्रो शाखा रहेको छ र फोन नम्बर रहेको छ 0556 61 57 त्यसगरी मोबाइल नम्बर रहेको छ 98550 61 979। कल गरेर पनि तपाईँले मार्शल एम्पोरियमको बारेमा धेरै भन्दा धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ। मार्शल एम्पोरियमले स्पोन्स गरेको प्रोग्राम बलिउड काउन्टडाउन भित्र रहेर हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौं र आज पनि 10 उत्कृष्ट हिन्दी फिल्मको गीत संगीत लिएर आइसकेका छौं र लाग्नुपर्ने हुन्छ नम्बर 10 पोजिसन तर्फ र नम्बर 10 पोजिसन र नम्बर 9 पोजिसनमा न्यू एन्ट्री गर्न सफल भएको छ। नम्बर 10 पोजिसनमा होलिडे मुभी पढेको छ न्यू एन्ट्री भन्नुपर्छ। यो मुभी रिलिज हुन गइराखेको छ जुन 6 यो सिनेमा रिलिज हुन लागिराखेको छ र यो सिनेमालाई निर्देशन गरेकाहरू 2008 गजनी जस्तो सफल फिल्म निर्देशन गरेका एआर मुरगदासले चाहिँ यो सिनेमालाई निर्देशन गरेका हुन् र यो सिनेमामा अक्षय कुमार र सोनाक्षी सिंहले हामीले चाहिँ लिड रोलमा पाउनेछौँ। त्यसरी नम्बर 9 पोजिसनमा आइपुगेको छ अप्रिल 25 चाहिँ यो सिनेमा रिलिज हुँदैछ सम्राट एन्ड कम्पनी र यो सिनेमामा म्युजिक रहेको छ अङ्कित तिवारीको र बेला भरि नम्बर 10 पोजिसनमा होलिडे र नम्बर 9 पोजिसनमा सम्राट एन्ड कम्पनी कन्टिन्यू। नम्बर 10 तेरे बिना अब तो गुजारा नहीं किसी का भी होगा ना मैं हुआ जो तुम्हारा नहीं तू ही तो है। Yeah. ओके होलिडे नम्बर 10 पोजिसनमा होलिडे को गीत यहाँले सुनिसक्नु भएको छ। त्यस्तै गरी नम्बर 9 पोजिसनमा सम्राट एन्ड कम्पनीको गीत यहाँले सुन्दै हुनुहुन्छ। दुईवटा मोबिलिसे नियुक्ति गरेको छ युशाबा र लाग्नु पर्ने हुन्छ नम्बर 8 नम्बर 7 पोजिसन तर्फ। नम्बर 8 पोजिसनमा आइपुगेको छ दुई स्टेप माथि चढ्दै हिरो प्रान्ति मुभी रहेको छ जो हो गया बोलको गीत रहेको छ। र यो हिरो प्रान्ति मे 23 तारिकमा चाहिँ रिलिज हुँदैछ यो मुभी। र नम्बर 7 पोजिसनमा आइपुगेको छ डेन्स गाउँ एक स्टेप तल झरेको छ। गाउँ जोडमा बिस्तारी बिस्तारी तल छोड्ने क्रममा रहेको छ फिल्म डिज गाउँ र बला भने नम्बर 8 पोजिसनमा हिरो प्रान्ति र नम्बर 7 पोजिसनमा भेज काउ कन्टिन्यू। नम्बर 8 दीवाने से तेरे क्या हो गई खता जो हो गया जुदा Seven. Tu hi hai aashiqui, tu hi awargi, tu hi hai zindagi, tu hi juda, tu ibtida meri, tu intiha meri, tu hi mera jahan, tu hi juda, tu mere rubaru har shay mein tu hi tu tu pehli aarzu tu hi juda tu hi hai aashiqui tu hi awargi tu hi hai zindagi tu hi juda सामुदायिक रेडियो रेडियो फोन 104.5 मेगाहर्जको प्रस्तुति प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ। र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मंगलबार दिउँसो 1 बजेको समाचारपछि करिब करिब 2 बजेसम्म। र प्रोग्राम बलिउड काउन्ट डाउन भित्र हामीले हिन्दी फिल्मका 10 उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौँ। रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका अनि रिलिज भएर भर्खर मात्र गएका हिन्दी फिल्मका 10 उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौँ प्रोग्राम बलिउड काउन्ट डाउनमा। र प्रोग्राम बलिउड काउन्ट डाउनले स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्शल इम्पोरियमले। मार्शल इम्पोरियमको बारेमा भन्नु पर्दा मार्शल इम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ। हिरो कम्पनीको बाइक तथा बेजरी स्कुटी नगद तथा किस्तामा खरिद गर्ने सोच बनाउनु भएको छ भने आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ बाइकका विभिन्न पार्ट पूर्जा सँगसँगै बाइक एक्सेप्ट गर्ने सोच तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिन सक्नुहुन्छ मार्शल इम्पोरियमलाई जुन रहेको छ मगेनचोक पर्सा बजार। र मार्शल इम्पोरियमले आफ्नो दोस्रो शाखा पनि विस्तार गरिसकेको छ। रत्नगर 2 चाँडीमा मार्शल इम्पोरियमले आफ्नो दोस्रो शाखा विस्तार गरिसकेको छ र टाढीबाट पनि यहाँले सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ। फोन नम्बर रहेको छ 0556160057। त्यसै गरी मोबाइल नम्बर रहेको छ 98551699। र कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्शल इम्पोरियमको बारेमा। वेल मार्शल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउनमा तपाईँ रहनु भएको छ। र काउन्ट डाउनमा मैले हिन्दी फिल्मका गीत संगीत प्रस्तुत गरिराखेको छु। नम्बर 10 पोजिसनदेखि नम्बर 7 पोजिसनको गीत यहाँले सुनिसक्नु भएको छ। अब लाग्नु पर्ने हुन्छ नम्बर 6 अनि नम्बर 5 पोजिसन तर्फ। नम्बर 6 पोजिसनमा आइपुगेको छ एक स्टेप तल झर्दै काउन्ट डाउनमा तल झर्ने क्रममा रहेको छ रागिनी MMS2 बेड डल बोलको गीत रहेको छ नम्बर 6 पोजिसनमा। त्यस गरी नम्बर 5 पोजिसनमा आइपुगेको छ बेशरम की हाइट र फिल्म रहेको छ मै तेरा हिरो। र ती स्टेप तल झर्दै नम्बर 5 पोजिसनमा आइपुगेको छ यो साता। नम्बर 6 पोजिसनमा रागिनी MMS2 र नम्बर 5 पोजिसनमा मै तेरा हिरो कन्टिन्यू। नम्बर 6 मैं कहीं डरता बड़ी वे है चल कर जा तरीफा हमें हुसन

फोटोकपी मेसिन 10 वाटबाट चल्ने हेटोडादेखि काउसतीसम्मको लागि किस्ता बन्दी सेवा लगायत फोटो प्रिन्टर फोटो पेपर कार्ट्रिज इङ्क कप टी सर्ट छाप्ने मेसिन उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क एसटिसी नेपाल पिप्ले चितवन प्रोपाइटर प्रकाश शिवाकोटी मोबाइल 98450 45349 र 98068 45700। पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यानन हाउस मोबाइल नम्बर 98450 55391 हेटोडा सम्पर्क मनोकामना फ्लेक्स मोबाइल नम्बर 98450 71258। ए दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडेछस् कता हो सगरमाथा ए केटा हो हेर न ए हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र सुन त केटा हो हाम्रो रविनले पनि 5 वर्ष पहिला सगरमाथा मोबाइलबाट मोबाइल किनेको थियो आजसम्म चलाइरहेछ त्यहाँ त ओरिजिनल मोबाइल पाइन्छ हामी पनि किन्न जाउँ जाउँ जाउँ। कलर्स सैमसंग नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी यानसेल तथा यूटीएल को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ। विगत 10 वर्षदेखि तपाईहरुकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एकमात्र विकल्प सगरमाथा मोबाइल रत्नगर 1 गंगा प्लाजा चौराहा चोक प्रोपराइटर शंकर पौडेल फोन 0656 61556 मोबाइल 98452141141। उडायो सपना सबै हुरीले के सपना उडायो हुरीले के हुनु नि कोरिया जाने सपना कर्म अहिले तपाईँ सुन्दै हुनुहुन्छ यहाँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम बलिउड काउन्ट डाउन। केही दिनको व्यापारिक विश्राम पछिको बाँकी समयमा फेरि पनि एकपटक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र प्रोग्राम बलिउड काउन्ट डाउन आउने गर्छ प्रत्येक साताको मंगलबार दिउँसो 1 बजेको समाचारपछि करिब 2 वर्षसम्म र प्रोग्रामभित्र गएर हामीले हिन्दी फिल्मका 10 वटा उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका छौं। अनेकभित्र छु म स्वागत र मेरो आवाज र तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ र नम्बर 10 पोजिसनदेखि नम्बर 5 पोजिसनसम्मको गीत यहाँले सुनिसक्नु भएको छ। अब पालो नम्बर 4 र नम्बर 3 पोजिसनको गीत सुन्ने नम्बर 4 पोजिसनमा आइपुगेको छ एक्सपोज र एक्सपोज मुभी 3 स्टेप माथि चढ्दै नम्बर 4 पोजिसनमा आइपुगेको हो। त्यस गरी नम्बर 3 पोजिसनमा आइपुगेको छ रिलिज भइराखेको फिल्म हो रिभल्भर रानी र 1 स्टेप माथि चढ्ने क्रममा रहेको छ रिभल्भर रानी र मलाई भने नम्बर 4 पोजिसनमा एक्सपोज र नम्बर 3 पोजिसनमा रिभल्भर रानी कन्टिन्यू नम्बर 4 खूनी तमाशा है इस फसड़ में एक किरानी बारूदों का वो पी के पानी पत्थरों के पालने में पैदा हुई वो लश्करी ओके हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरियमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्ट डाउन यहाँले सुनिरहनु भएको छ र काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दोस्रो उत्कृष्ट गीत संगीत प्रस्तुत गरिराखेका छौँ र नम्बर फोर र नम्बर थ्री पोजिसनको गीत पछि अब लाग्नु पर्ने हुन्छ नम्बर टू पोजिसन तर्फ र नम्बर टू पोजिसनमा आइपुगेको छ भूतनाथ टू र एक स्टेप तल छोड्ने क्रममा रहेको छ भूतनाथ टू र अबलाई भने नम्बर टू पोजिसनमा हिन्दी फिल्म भूतनाथ टू वैसे अकड़ो ओहो और अर्जन हित में जारी रहो अपने लिमिट में रखो हेलो हेलो अब तो हाय अपनी बारी रहो हम तेरा वैसे वैसे अकड़ो ओहो और अर्जन हित में जारी है अपने लिमिट में रखो हेलो हेलो अब तो हाय अपनी बारी रहो लिटल फिट चटको जिसे दिया वो लटको फेमस होने लगी अपनी पागल बनती रहे ओके काउन्ट डाउन भित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत संगीत प्रस्तुत गरिराखेका छौँ नम्बर टू पोजिसनमा भूतनाथ टूको गीत यहाँले सुन्दै हुनुहुन्छ र पालो नम्बर वान पोजिसनको गीत सुन्ने नम्बर वान पोजिसनमा जानुभन्दा अगाडि नम्बर टेन पोजिसनदेखि नम्बर टू पोजिसनमा आइपुग्दा कुन फिल्मको गीत कुन स्थानमा परेको छ सर्टकटमा रिक्याप र नम्बर टेन पोजिसनमा हाइवे र नम्बर नाइन पोजिसनमा सम्राट नम्बर एट पोजिसनमा हिरो क्रान्ति नम्बर सेभेन पोजिसनमा डिस्क्याउ नम्बर सिक्समा रागिनी एमएमएस टू नम्बर फाइभमा मे तेरा हिरो नम्बर फोरमा एक्सपोज नम्बर थ्री पोजिसनमा रिभल्भर रानी नम्बर टूमा भूतनाथ टू र नम्बर वान पोजिसनमा आइपुगेको छ सबै फिल्मले तल धकल्दै नम्बर वान पोजिसनमा आइपुगेको छ कान्छी र कान्छी यतिखेर चाहिँ रिलिज भइराखेको फिल्म हो र नम्बर वान पोजिसनको गीत छोड्दै प्रोग्रामबाट विदा माग्नु पर्ने हुन्छ जाँदा जाँदै जानकारी गराउन चाहन्छु प्रोग्राम बलिउड काउन्ट डाउनले स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल एम्पोरियमले र मार्सल एम्पोरियम हिरो कम्पनीको आधिकारिक विक्रेता रहेको छ हिरो कम्पनीका बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा प्राप्त गर्न सक्नुहुन्छ हिरो कम्पनीमा र आधुनिक प्रविधिबाट बाइक सर्भिसिङ बाइकका विभिन्न पार्ट पूजा सँगसँगै बाइक एक्सचेन्ज गर्ने सोच बनाउनु भएको छ भने तपाईँले सम्झिनु पर्ने एकमात्र नाम रहेको छ मार्सल एम्पोरियम जुन रहेको छ मगेन्चोक पर्सा बजार र टाढीमा पनि मार्सल एम्पोरियमको चाहिँ शाखा रहेको छ र टाढीबाट पनि सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्छ फोन नम्बर रहेको छ 056-5160-57 त्यस गरी मोबाइल नम्बर रहेको छ 98-550-61-99 र कल गरेर पनि तपाईँले धेरै जानकारी प्राप्त गर्न सक्नुहुन्छ मार्सल इम्प्रेमको बारेमा र यतिजेलको साथको लागि तपाईँ सम्पूर्णलाई थ्याङ्क यू सो मच कन्ट्रोलबाट सपोर्ट गर्ने विष्णुपट्टि आभार व्यक्त गर्दै प्रोग्राम बलिउड काउन्ट डाउनबाट म सागर छुटिन्छु हौस् त नमस्कार नम्बर वान एक अकेली पूरा गाँव पूछोगे अब उसका नाओ क्या खांची रे खांची रेडियो अर्पण 104.5 MHz पूर्वी चितवन के एकमात्र हीरो को आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल इम्पोरियम लाखों को सपना बाइक चढ़ने हुन्छ हिरो बाइक किन्ने चाहना मार्सल इम्पोरियम में पूरा हुन्छ।